سورة العاديات. بسم الله الرحمن الرحيم. والعاديات ضبحا فالموريات قدحا فالمغيرات صبحا فأثرن به نقعا فوسطن به جمعا إن الإنسان لربه لكنود وإنه على ذلك لشهيد وإنه لحب الخير لشديد أفلا يعلم إذا بعثر ما في القبور وحصل ما في الصدور إن ربهم بهم يومئذ لخبير. اللہ باجھارے مہربان جے نالے سا شروع ہاں بارو ہنی ڈوڑندڑن گھوڑن جو قسم آہی پوئے پہنن تے نالن ہرن سا چنگن کندڑن گھوڑن جو قسم آہی پوئے صبح جے محل لٹ کندڑن گھوڑن جو قسم آہی جو ان محل رئی اتھارین پوئے ان گھڑی دشمنن جی ٹولی جے وچ میں پون त बेशक माण्हू पंहिंजे पालणहार जो वॾो बेशुकर आहे ऐं बेशक उहो पाण उन ते शाहिद आहे ऐं बेशक उहो माल जी मोहबत में ॾाढो आहे उन वक़्त खे न ॼाणंदो आहे छा जंहिं वक़्तु उन्हनि खे उथारबो जेकी कबरनि में आहिनि ऐं जेकी सीननि में आहे सो पधरो कबो बेशक उन ॾींहुं संदन पालणहार संदन हाल जी ख़बर रखंदड़ आहे।